छरिए सके दसैँका जमरा झुल्यो धानको बाला झुल्यो ए दसैँ आयो तिहार आयो फुल्यो मखमली फुल्यो धुल्दै छन् भमरा छरिसके आयो तिहार आयो फुल्यो मखमली फुल्यो। शत्रु अनि बहिरी को नाच गा।